मौसम यो हरियाली रङ्गी बिरङ्गी फुलहरू निरस निरास लाग्छ मलाई तिमी बिना हर चिजहरू यो मौसम चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झमा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झमा कसरी रम्नु जब कि अधुरो आस छ यो मौसम यो हरियाली रङ्गी बिरङ्गी फुलहरू निरस निरास लाग्छ मलाई तिमी बिना हर चिजहरू यो मौसम गुन्जनमा म जब सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सुन्दर सिर्जन लाग्छ मलाई अभाव नै गुन्जनमा म जब सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सुन्दर सिर्जन लाग्छ मलाई अभाव नै यो हरियाली रङ्गी बिरङ्गी फुलहरू निरस निरास लाग्छ मलाई तिमी बिना हर चिजहरू